प्रेजेन्ट टाइममा हामीले उनीहरू हराएँ कि हामीलाई बहुत खुसी छ, अरू मलाई फुल कन्फिडेन्ट थियो कि हाँ मैले राम्रो गरेँ, अरू खुसी पनि छ दिनमा। जब तपाईँले काठमाडौँमा आएर जुन चर्चा पाउनुभयो त्यसपछि मैले एउटा फेसबुकमा हालेको थिएँ कि गुल्मीका हुन् सोमपाल कामी भनेर हालेको थिएँ र धेरैले जिज्ञासा गरे कहाँ हो त गाविस मलाई बताउन गाह्रो भयो, अनि त्यसपछि तपाईँलाई खोज्दै खोज्दै गइयो कि आज खुसी लाग्यो तपाईँलाई सम्पर्कमा ल्याएर गुल्मी जिल्लावासी र तपाईँको देशैभरका तपाईँका फ्यानहरूलाई आज तपाईँको घर ठेगाना सबै सुनाउँदैछौँ, यो खुसीको कुरा हो। र अहिले पारासजी हुनुहुन्छ, अहिले काठमाडौँमा कतिको सपोर्ट गर्नु भएको छ, को कसको नाम दिन चाहनुहुन्छ तपाईँले? मैले पारासजी हुनु, ज्ञानदाई हुनु, कप्तान वाइस कप्तान हुनुहुन्छ, पारासजीले अब केही पनि प्रब्लम भयो भने म अब धेरै बोल्दिनँ, तपाईँले हर चिज यही भन्नुहुन्छ कि हाँ केही प्रब्लम छ बाबु त मलाई भन्थे, मलाई उसलाई भन्छु अब हाम्रो पसन्दै हुनु शक्तिदाय हुनु, अब पसन्दाईले त मलाई भाइ जस्तो हुनुहुन्छ, हर चिजमा मतलब सपोर्ट गर्नुहुन्छ शक्तिदाई, शक्तिदाईसित म कारमा कई बार यहाँबाट बुटोल जान्छु कारमा, घर पनि बसेछु एक दुई दिनमा, शक्तिदाईसित पसन्दाई ज्ञानदाई जम्मैसित राम्रो रिलेसन छ, खास गरेर सागरदाई जो कि उहाँ पनि बुटोलको हुनुहुन्छ, उहाँ पनि जम्मैले मलाई सपोर्ट गर्नुहुन्छ र मलाई केही प्रब्लम छैन यहाँ, जस्तो फ्यामिलीबाट दूर छु फेरि पनि मलाई लाउनु कि म टाढा छु। तपाईँको क्रिकेटको टिम छ नि यति बेला जति धन्यवाद जति तपाईँहरूलाई सम्मान गरे पनि नपुग्ने खालको छ, किनभने आजभन्दा एक दुई वर्ष अघिसम्म हामीले विश्व क्रिकेट खेल चाहिँ हामीले टेलिभिजनमा हेर्थ्यौँ र आज विश्वकपको मैदानमा हाम्रा नेपाली खेलाडीहरूलाई देख्न पाइयो र खेलेर सफलता पनि हासिल गरे, यो हामीले विश्वकप जिते जस्तो महसुस भइरहेको छ होइन? यसको श्रेय तपाईँ लगायत सम्पूर्ण टिमलाई जान्छ र यो नेपालको खेललाई अगाडि बढाउन जो अगाडि सर्नु भएको छ उहाँहरू सबैलाई जान्छ। तपाईँ अब भविष्यमा नेपाली यो क्रिकेट खेललाई कहाँसम्म पुर्याउला भन्ने अपेक्षा राख्नु भएको छ? बस यही सोच्छौँ कि अहिले जस्तो एउटा क्रिकेटै हो जो नेपालमा यति खुसी लिएर आएर यही छ कि हामीले यो क्रिकेटलाई मतलब अर बढाउँ जम्मै हर समाजमालाई, अब गुल्मी पनि गुल्मीमा अब प्लेयर निकाल्दैन त म चाहन्छु कि उहाँ पनि क्रिकेट बनो एकाडमी बनोस् कोचिङ होस् र उहाँ निक्लिउँ कोही प्लेयर, म यो चाहन्छु र हामीले मेहनत गरेको जम्मैले मेहनत गर्छौँ र ग्राउन्ड पनि छ हाम्रो यहाँ ठिक छ, राम्रो ग्राउन्ड छ, बोल पनि छन्, कोच हाम्रो ठिक छ, त हामीलाई यही छ कि हाँ राम्रो पर्फर्मेन्स गरेर अगाडि भन्दा अगाडि जाउँ र टप टेनमा वर्ल्ड कप खेलौँ जम्मै एसिया कप खेलौँ यस्तो सपना छ जम्मैको। तपाईँको ब्याटिङ स्टाइल चाहिँ के हो? म राइट ह्यान्ड ब्याट्सम्यान हो र राइट ह्यान्ड बोलर मिडियम पेस। ए हजुर हजुर, अनि विश्वकपमा खेल्दाखेरिको केही अनुभूतिहरू के छन्? यस्तो त केही छैन, गएर यही सोचेर राम्रो खेलिन्छ र राम्रो खेलेर आइयो, बट सेकेन्ड राउन्ड खेल्ने हो तपाईँले जो यहाँको क्रिकेट खेलमा आइसक्नु भयो नेपालमा के कुराको कमी पाउनु भयो? नेपालमा यही छ कि क्रिकेट छ बट यतिका धेरै छैन, इन्डियामा हर जग्गा क्रिकेट छ न, यहाँ फेरि धेरै क्रिकेट छैन, बस यही कमी छ, अरू केही छैन, ल यस्तै खालले पर्फर्मेन्स गर्ने क्रिकेट बढिहाल्छ बढ्छ होइन। अनि तपाईँ नेसनल प्लेयर हुनुभयो, अनि गुल्मीमा अब यो क्रिकेट खेलको सुरुवात गर्नेतिर लाग्नुहुन्छ कि लाग्नुहुन्न? हजुर म यही सोचेको कि यहाँ गुल्मीबाट म निक्लेर उहाँबाट अहिले प्लेयर निकालौँ, राम्रो राम्रो प्लेयर उहाँको एकाडेमी होस्, उहाँको गभर्मेन्टले गरोस् केही र उहाँ ग्राउन्ड बनाओस् र बच्चा खेलुन्, कोही कोच हो कोचले कोचिङ दिनु छ, उहाँ प्लेयर निक्लिउँ, दुई तिनजना त प्लेयर निक्लिउँ सुरुमा, त राम्रो कुरा। यसपालि जुन क्रिकेटको विश्वकपमा जुन एउटा सफलता हासिल गर्नुभयो तपाईँहरूले त्यसले गर्दाखेरि सिङ्गो नेपालीको शिर ठाडो भएको छ, त्यसमा पनि सोमपाल कामी गुल्मीको भएको हुनाले गुल्मेलीहरूको शिर ठाडो भएको छ, तपाईँलाई प्रत्यक्ष यही गुल्मीमा ल्याएर सम्मान गर्न चाहन्छन्, तपाईँ कहिले आउनुहुन्छ? आतुर छन् मान्छेहरू। हजुर अहिले यहाँ पनि कोही सम्मान गर्ने प्रोग्राम छ र हामी यता अहिले 10-15 दिन त दस दिन त बिजी छौँ, पहिला मैले त्यही त हामीलाई पनि जानकारी गराएर आउनु होला र तपाईँ एकचोटि तम्गासमा आउनुपर्छ र सबैसँग परिचित हुनुपर्छ र तपाईँ गुल्मीको नजिक भएर त्यहाँ काठमाडौँमा बस्नुपर्छ। अनि यस सफलता जुन हाता पार्नु भयो र तपाईँ जुन स्टेजमा पुग्नु भएको छ यस अवसरमा तपाईँ गुल्मेलीहरूलाई के भन्न चाहनुहुन्छ? यही भन्छु कि ठुला सानो यस्तै प्यार दिउन् र आशीर्वाद दिउन् कि मैले यस्तै राम्रो राम्रो पर्फर्मेन्स गरौँ र गुल्मीको नाम पनि रोसन गरौँ र गुल्मीका मान्छेहरूलाई पनि चिनाम कि गुल्मी पनि एउटा डिस्ट्रिक्ट छ भन्ने र उहाँबाट प्लेयर पनि निक्लिउन् मेरो यही सपना छ र त्यहाँ मेरो प्यार र ठुलो आशीर्वाद चाहिन्छ। तपाईँलाई अवश्य पनि गुल्मेलीहरूको आशीर्वाद छ, अनि तपाईँ अनम्यारिड नै हो नि होइन? त्यही त तपाईँले अब गुल्मीलाई झन् नजिक पार्नका लागि विवाह पनि तपाईँले गुल्मी गर्नुपर्छ है, मेरो सुझाव। हजुर अहिले म्यारिजको बारेमा त केही सोचेकै अहिले बल्ल क्यारियर सुरु म्यारिजको, अब मैले के भने हो त मेरो फादर हुनुहुन्छ ठुलो ठुलो डिसिजन ल्याउनुहुन्छ। अनि तपाईँ मजुवा बडियाड खोलो तपाईँलाई थाहा छैन होला कति हराभरा कति सुन्दर ठाउँ छ, पटक पटक आइरहनु पर्छ, अनि यस अवसरमा घरको काकालाई के भन्न चाहनुहुन्छ, मम्मीलाई बुवालाई के भन्न चाहनुहुन्छ? यही भन्न चाहन्छु कि यस्तै मतलब प्यार दिउनु मलाई र म चाँडै आउँछु र मिल्छु, आफ्नो बहिनीहरूलाई पनि मिल्छु, बहिनीहरूलाई नमिलेको समय भएर बहिनीहरूले पनि दिनदिनै फोन गर्थ्यो, मैले पनि बहुत मिस गर्छु। मेरो कोही सबै बहिनी छैन, फेरि पनि मेरो माइले काका जानुहुन्थ्यो, त्यो बहिनी छैन, मैले तिनी बहिनीहरूलाई धेरै नै प्यार गर्थ्यो। मतलब दिलबाट कान्छेमा कान्छेमा पाउन उनको पनि बच्चाहरू छन्, मेरो आफ्नै बहिनी नभए पनि आफ्नो बहिनी भन्दा पनि धेरै छन् तिनी। मलाई तिनीहरूलाई मैले यही भन्न चाहन्छु कि मैले तिनीहरूलाई धेरै नै माया गर्छु र मिस पनि बहुत गर्छु। मजुवामा रहनुहुन्छ हजुर बहिनीहरू होइन? मजुवा नि पुलको मुखै भन्नुहुन्छ उहाँ। तपाईँका अरू दाजुभाइ दिदीबहिनी छैनन् आफ्नै चाहिँ? हामी तिन भाइ छौँ। के गर्दै हुनुहुन्छ अरू भाइहरूले? धेरै खुसी लाग्यो सोमपालजी, हामी सम्पर्कमा निरन्तर रहिरहनेछौँ। ओझेलका खबरबाट आज पहिलो पटक तपाईँ सोमपाल यो गाविसको हो भन्ने कुरा हामीले सुनाउन चाह्यौँ र तपाईँका केही कुराहरू पनि राख्न चाह्यौँ। जुन भर्खरै सम्पन्न विश्वकपमा जुन तपाईँ भन्नुहुन्छ रोशनी भन्नुहुन्छ, पक्कै पनि इन्डियामा भएको मान्छेले जुन रोशनी देखाउनु भयो त्यसले हामी सबै गर्वित छौँ नेपालीहरू। तपाईँ लगायत तपाईँहरूको टिम एकदमै सफल रहोस्, भोलिका दिनमा विश्वकप जित्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै आजलाई छुट्टिन चाहन्छौ। अन्त्यमा के भन्न चाहनुहुन्छ? बस यही छ कि मतलब गुल्मीमा हुन्छ र जम्मेरा मतलब मिल्छ र गुल्मीहरूले यस्तै प्यार मतलब बनाएर राख्नु। अवश्य हामी आशावादी छौँ, प्रतीक्षारत छौँ, आतुर छौँ तपाईँलाई देख्न, यहाँ भेट्न र तपाईँलाई अबिर र फुलमाला लगाउन। बस चाँडै आइदिनु होला। हस् अब सुनौ को हुन् त चैत्र 6 गते साँझ 9 वर्षीय बालिका बलात्कार गर्ने 65 वर्षीय वृद्ध, एक रिपोर्ट। वास्तवमा समाजका कतिपय धर्मात्माहरूको भित्री धर्मकर्म कस्तोसम्म हुन्छ भन्ने उदाहरण थियो यस हप्ता सञ्चार माध्यममा आएको 9 वर्षीय बालिका 65 वर्षीय वृद्धद्वारा बलात्कृत भएको समाचार। यही चैत्र 6 गते साँझ करिब 6:15 बजेतिर गुल्मीको जोहाङ गाविस वडा नम्बर 1 को चोर काटेमा 65 वर्षीय वृद्ध खिमानन्द अरियालले स्थानीय 9 वर्षीय बालिका बलात्कार गरेको भन्ने समाचार त सञ्चार माध्यममा आयो, तर ती वृद्ध कहाँका थिए को थिए भन्ने विस्तृत कुरा भने बाहिर आउन सकेको छैन। असलमा उनी चोरकाटे बजारमा किराना पसल गर्ने गुल्मीकै आँपचोर गाविस वडा नम्बर 8 का थिए। चोरकाटे स्थित परमानन्द शान्ति आश्रम शिवालय मन्दिरमा पछिल्लो चरण पूजा चलाउँदै आएका उनी त्यस शिवालय मन्दिरको तल भगवान शङ्करको पूजा गर्थे भने त्यसै मन्दिरको छतमा तिनै शङ्कर भोलेनाथलाई साँची राखेर अभो ती बालिकासँग कुकर्म गरेका थिए। कहिले सेतो धोती त कहिले भोलेनाथ लेखिएको पहेँलो वस्त्रमा सजिने उनको शरीरभित्र कति कालो मन रहेछ भन्ने कुरा बल्ल यस हप्ता बाहिर आयो। भोले शङ्करलाई भक्तजनहरूले चढाउन ल्याएका पैसा फूल प्रसाद मिठाई उनै भोलेनाथलाई कि एउटी अभोध बालिकाको कुमारित्व लुट्न। प्रहरीका अनुसार तिनै शिवालय मन्दिरका अस्थायी पुजारी बसेका खिमानन्द अरियालले कहिले मिठाई फलफूल त कहिले पैसा दिएर ती बालिकालाई नजिक बनाएका थिए। बिचरी ती बालिकालाई के था उसले के गर्दैछ भन्ने कुरा। प्रहरीका अनुसार गत 3 महिनादेखि निजले ती बालिकासँग यौन हिंसा गरेको थियो। घटना विवरण सुनाउँदै प्रहरी निरीक्षक राजेन्द्र प्रसाद श्रेष्ठ। मिति 2017 साल 11 महिना 6 गते साँझको टाइममा हजुर जोहाङ गाविस वार्ड नम्बर 1 चोरकाटे भन्ने स्थानमा यो चाहिँ वर्ष 65 को खिमानन्द अर्यालले नाम परिवर्तन सानो भन्नेलाई शिवालयलाई फकाई जबरजस्ती प्रहरण गरेको सम्बन्धमा हामीलाई प्रहरीले जानकारी आए पश्चात तत्काल घटनास्थलबाट निज चाहिँ आनन्द अर्याललाई पक्राउ गरी यस जिल्ला परिकारमा ल्याइएको थियो। हजुर ल्याए पश्चात हामीले चाहिँ निजलाई र नाम परिवर्तन गीतासँग आवश्यक सोधपुछ र अनुसन्धान गर्दाखेरि त्यो घटना घटेको हो भन्ने कुरा पुष्टि हुन आएकोले हजुर निज चाहिँ खिमानन्दलाई आवश्यक कारवाहीको लागि कानुनी कारवाहीको लागि जबरजस्ती गर्ने मुद्दामा अदालतमा हाम्रो चाहिँ न्याय थप गरी आवश्यक कारवाही अगाडि बढेको छ। जस्तो कि हजुर हजुर जस्तो कि 2 दिन नबित्दै अस्ति खड्गाकोटमा पनि 10 वर्षीय बालिका बलात्कृत भइन्, फेरि 2 दिन पछाडि तुरुन्तै यस्तो घटना भयो, अलिकति चिन्ताको विषय बन्यो। न्यूनीकरणका लागि केही सचेतनामूलक कार्यक्रम चलाउनु पर्ने हो कि के सोचाइ छ प्रहरीको? म यहाँ अब के अनुरोध गर्न चाहन्छु भने हजुर यस्ता चाहिँ अपराध जस्तो आत्महत्याको सम्बन्धमा यसो बलात्कारको सम्बन्धमा एउटा सानो सानो कार्यक्रम आयोजना गरी स्थानीय जनतालाई सुसूचित गर्ने काम चाहिँ गर्नु होला भन्ने म अनुरोध गर्छु। हुन्छ त्यो हाम्रो तर्फबाट त गर्ने नै छौँ। अनि ती अरियाल चाहिँ उजेरी रहेछन् नि है त्यो मन्दिरमा? अब चाहिँ त्यो नित्य चाहिँ पुजारी गर्ने मान्छे होइन भन्ने बुझिने आएको छ होइन हजुर अब कहिले चाहिँ त्यहाँ पूजा नहुँदाखेरि पूजा सुजा गर्ने पुजारी हो भन्ने कुरा आयो कि हामीलाई पनि हस् धन्यवाद हो। यस्तै खिमानन्द जस्ता पुजारीहरूले हो मन्दिरमा दलितहरूलाई पातमा टिका अक्षता अलग्गै दिने हो। यस्तै बाहिर सेतो र पहेँलो अनि भित्र कालो मन हुने पुजेरीले हो आफू जस्ता मानिसहरूलाई कुकुर भन्दा तल्लो ठानेर छिछि र दूर दूरको व्यवहार गर्ने हो। यस्तै नाबालिकालाई बलात्कार गर्ने अरियल जस्ता पुजेरीले हो आफू भन्दा तल्ला भनिने जातिका युवाहरूले आफ्नी छोरी बहिनीसँग प्रेम विवाह गर्दा बाल विवाहको मुद्दा लगाउने धम्की दिँदै सम्बन्ध छुटाइदिने त्यस्ता व्यक्तिहरू कुरा बनाउन कति सिपालु हुन्छन् भने केही वर्ष अघि काठमाडौँको पशुपतिनाथको मन्दिरमा एकजना बाबाले एउटी महिलालाई बलात्कार गरेको घटना बाहिर आयो। त्यस बेला ती बाबाको प्रतिक्रिया थियो मैले बलात्कार गरेको होइन बिचरी ती बालिकालाई वीर्यदान गरेको हुँ ल हेर्नुहोस् त त्यस्ताले कति लाजै नमानी भन्न सकेको बलात्कारलाई पनि दान अरे सायद ती आपचोरका खिमानन्दले पनि दान ठान्लान् वा त्यस चोरकाटे स्थित शिवालय मन्दिरका शङ्कर भगवानलाई प्रसन्न पार्न मैले ती अबोध बालिकासँग त्यसो गरेको हुँ भन्लान्। यसै चैत्र 4 गते गुल्मीकै खड्काकोटमा 29 वर्षीय जीवन दमाईले 10 वर्षीय बालिका बलात्कार गर्यो। त्यसको 2 दिन नबित्दै यसै गुल्मीमा फेरि 9 वर्षीय बालिका बलात्कारको घटना सार्वजनिक भयो। त्यो पनि अरूलाई सत्कर्मको पाठ सिकाउने पुजारीबाटै अझ त्यो पनि त्यसै मन्दिरको छतमा तिनै भोले शङ्करलाई साँची राख्दै वा देखालो धर्म लुकालो कुकर्म त्यस्तालाई त मुस्लिम कन्ट्रीको जस्तो कानुन ल्याएर फाँसी नै दिनु पर्ने कि कसो। अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। बुढापाकाहरू जति लुकाउन खोज्यो उति देखिन्छ भन्थे जोसमा होस नपुर्याउनेहरूको करतुत आफै भेटिन्छ भन्थे बेइज्जत लुकाएर इज्जतको प्रदर्शन यस्तो कति दिन चल्ला आखिर एक दिन लेप लगाएको प्रतिष्ठा आफै मेटिन्छ भन्थे शिक्षित सम्रान्त कहाँ डरलाग्दो यौन सम्बन्ध अरे जहाँ माया पाउने माया जन्माउने र मायाकै गला रेटिन्छ भन्थे सुरुमा मन चङ्ग भो पछि गोपनीयता भङ्ग भो दुनियाँ दङ्ग भो राम्रो वा नराम्रो काम गर्नेहरूको इतिहास अरूबाटै लेखिन्छ भन्थे बुढापाकाहरू जति लुकाउन खोज्यो उति देखिन्छ भन्थे जोसमा होस नपुर्याउनेहरूको करतुत आफै भेटिन्छ भन्थे हजुर प्रस्तुत यी भावनाहरू कोर्न बोल्न मन लाग्यो जब गुल्मी खरज्याङका एक प्रतिष्ठित परिवारकी चेली शिशु जन्माएर माटो मुनि गाडेको घटना गत हप्ता प्रहरीले सार्वजनिक गर्यो गोरो अग्लो र ज्याङ्गो शरीर लवाई खवाई र बोलाई लगायत हरेक कुरामा सहरियापन भएकी उनको चेहरामा खासै डर पछुतो देखिन्न थियो जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गर्यो उनलाई आफ्ना कुराहरू पत्रकारहरूसँग राख्न निर्धक दियो उनी खुलेर बोलिन् उनमा कति हिचकिचाहट थिएन हिचकिचाहट पनि किन होस् उनलाई जबकि उनले 22 उमेरमै धेरै खाले जीवन जिइसकेकी छन् जुन कुरा पत्रकार सम्मेलनमा उनले दिएको अभिव्यक्तिबाट बुझ्न सकिन्थ्यो अहिले गाउँमा गाईगुई छ फलानीले पेट बोकेर फाली भन्दै तर त्यो पेट बोकाउने पुरुष को हो त्यसको खोजी र बदनामी भने छँदै छैन उनको शब्दमा उनलाई गर्भधारण गराउने त्यो पुरुष साँच्ची नै अपरिचित थियो वा उसलाई लुकाउन बाध्य छन् यो विश्लेषण स्वयं श्रोताले नै गर्नुहोला र अवैध सम्बन्धको यस्तो खाले परिणतिबाट सचेत हुनुहोला भन्ने उद्देश्यका साथ आज हामी तिनै शिशु जन्माएर मारेर फालेको अभियोगमा यति बेला जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा रहेकी उनै महिलाको कथा व्यथा सुनाउँदैछौ जीवनको गोरेटोमा। गत माघ 11 गतेका दिन खर्जाङ गाविस वडा नम्बर 8 को अर्जुन नेटा भन्ने स्थान जहाँ डोजरले खनेको माटोमा पुरिएको अवस्थामा नवजात मृत शिशु फेला परेको थियो। त्यो शिशु जन्माएर फाल्ने आमाको हो त। प्रहरीलाई पत्ता लगाउन निकै समय लाग्यो। अन्तत एकाएक गाउँबाट गायब भएकी संगीता नाम परिवर्तनलाई प्रहरीले पछ्याउँदै गयो र बुटोलबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्यायो। त्यहाँ ल्याएर पनि चुरो कुरो अझै बाहिर आउन सकेको छैन। गर्भधारण गराउने त्यो पुरुष कहाँको हो भन्ने पत्ता लगाउन नसकेको भए त्यो गर्भ 9-9 महिनासम्म पेटमा राख्न नहुने हो। समय अवधि भित्रै पतन गराउनु पर्ने थियो। बाबुविहीन भए पनि जन्माउने रहर उनमा हुन्थ्यो भने किन त्यतिन्जेलसम्म गुपचाप राखिन् र जन्माएर किन माटोमा गाडिन्? यो कुरा निकै रहस्यमय छ। यस सम्बन्धमा के भनिन् त त्यस पत्रकार सम्मेलनमा सुनौती महिलाले? बच्चा मारेको भन्नुहुन्छ, तर बच्चा चाहिँ मैले मारेको होइन है, बच्चा जन्मिँदै मऱ्यो। उहाँहरूले भनेको कुरा चाहिँ